मलाई जिन्दगी यो लाग्दछ तिमी भन्दछौ यो पिरहु जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी यो लाग्दछ बगिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भए र शून्य छैया खण्डहरू झैँ जिउँदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनु तिमी भन्दछौ यो भार हो मलाई जिन्दगी यो लाग्दछ पोखिएकैमा पानी भई कहीँ शीत भईमा अल्झिए थम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिए थम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिए निर्दोष अनेक नजरमा म आँसु बनेर रोकिए मझधारलाई म के भनु तिमी भन्दछौ यो किनार हो मलाई जिन्दगी यो लाग्दछ तिमी भन्दछौ यो पिर हो मलाई जिन्दगी यो लाग्दछ।